ओहोरसम्म कान्ने थियौ अहिले बिहे भइछ तिजको बेला साडी लगाई राम्रो हुँदो रहेछ नाचौ है सुन्तली रातो साडी लगाई हङकङमा बुढा तिम्रा जापानमा दाई युकेमा बाबा तिम्रा सिङ्गापुरमा भाइ ओइ साथी रोजी रोजी लाउ है साडी उतैबाट मगाई हङकङमा बुढा तिम्रा जापानमा दाई युकेमा बाबा तिम्रा सिङ्गापुरमा भाइ साथी रोजी रोजी लाउ है साडी उतैबाट मगाई ओइ साथी रोजी रोजी लाउ है साडी उतैबाट मगाई ओइ साथी रोजी रोजी लाउ है साडी उतैबाट मगाई राम्रो राम्रो खोज्दै हेर्छु खोजेर कै पाउँदा राम्रो राम्रो खोज्दै हेर्छु खोजेर कै पाउँदा जस्ता तस्ता साडी मैले अहिले देखाउँ आउ नाचौ साथी हो रातो साडी लगाई अङ्कमा छौ भने मैले पनि देउला एउटा साडी नाचौ है सुन्तली रातो साडी लगाई हङकङमा बुढा तिम्रा जापानमा दाई युकेमा बाबा तिम्रा सिङ्गापुरमा भाइ ओइ साथी रोजी रोजी लाउ है साडी उतैबाट मगाई हङकङमा बुढा तिम्रा जापानमा दाई युकेमा बाबा तिम्रा सिङ्गापुरमा भाइ ओइ साथी रोजी रोजी लाउ है साडी उतैबाट मगाई ओइ साथी रोजी रोजी लाउ है साडी उतैबाट मगाई ओइ साथी रोजी रोजी लाउ है साडी उतैबाट मगाई हङकङमा बुढा तिम्रा जापानमा दाई युकेमा बाबा तिम्रा सिङ्गापुरमा भाइ ओइ साथी रोजी रोजी लाऊ है साडी उतैबाट मगाए हङकङमा बुढा तिम्रा जापानमा दाई युकेमा बाबा तिम्रा सिङ्गापुरमा भाइ ओइ साथी रोजी रोजी लाऊ है साडी उतैबाट मगाए ओइ साथी रोजी रोजी लाऊ है साडी उतैबाट मगाए ओइ साथी रोजी रोजी लाऊ है साडी उतैबाट मगाए मिठो खाछु राम्रै लाछु हाँसु किन नर्ने मिठो खाछु राम्रै लाछु हाँसु किन नर्ने तिम्रै नजर फेर्ने अघि म त उस्तै छु नि आऊ न जाऊ साथी हो रातो साडी लगाए अङ्कमा बुढा छन् जापानमा दाइ युकेमा बाबा छन् सिङ्गापुरमा भाइ ओइ साथी रोजी रोजी लाउँछु साडी उतैबाट मगाए अङ्कमा बुढा छन् जापानमा दाइ युकेमा बाबा छन् सिङ्गापुरमा भाइ ओइ साथी रोजी रोजी लाउँछु साडी उतैबाट मगाए ओइ साथी रोजी रोजी लाउँछु साडी उतैबाट मगाए ओइ साथी रोजी रोजी लाउँछु साडी देखिन्छौ नि कान्ने जुबान छ झाई तिमलाई नजर लाउनेहरू धेरै होलान अझै नाचौ है सुन्तली रातो साडी लगाई हङकङमा बुढा तिम्रा जापानमा दाई युकेमा बाबा तिम्रा सिङ्गापुरमा भाइ ओइ साथी रोजी रोजी लाऊ है साडी उतैबाट मगाई हङकङमा बुढा तिम्रा जापानमा दाई युकेमा बाबा तिम्रा सिङ्गापुरमा भाइ ओइ साथी रोजी रोजी लाऊ है साडी उतैबाट मगाई ओइ साथी रोजी रोजी लाऊ है साडी उतैबाट मगाई ओइ साथी रोजी रोजी लाऊ है साडी उतैबाट मगाई राम्रो पति पाएकी छु बुझ्छु सम्झि देउताई राम्रो पति पाएकी छु बुझ्छु सम्झि देउताई आँखा लाउने धेरै हुन्छन् जुनी काकी एउटै आउ न जाऊ साथी हो रातो साडी लगाई अङ्कमा बुढा छन् जापानमा तपाईँ गीत संगीत बजार व्यवस्थापन गर्न म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ वा कुनै म्युजिक भिडियोमा अभिनय गर्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् हामी तपाईँको गीत संगीतलाई बजार व्यवस्थापन गरिदिनुका साथै म्युजिक भिडियोमा अभिनय गराएर यसै क्षेत्रमा स्थापित हुन महत्त्वपूर्ण सहयोग गर्नेछौँ सम्पर्क हिम सम्झौता डिजिटल प्राली म्यानेजिङ डाइरेक्टर नन्दराम परियार मोबाइल नम्बर 9841-9647-26 9841-9647-26 साथै हरेक दिन बिहान 9:30 बजे एनटिभी प्लसमा प्रसारण हुने कार्यक्रम संगीत समर्पण हेर्न नभुल्नुहोला